क्या हमें बता नहीं रही है कि जो है इस मामले के अंदर कि हम जो है ज़्यादती औलाद के लिए निकाह करें खूब और औलाद को पैदा करें, ये ज़्यादती जो है रोज़े क़यामत जो है रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की फ़ख्र का बायस, और मैं समझता हूँ नबी के फ़ख्र की बायस कोई चीज़ बने इससे बड़ी कोई बात नहीं हो सकती। मजबूरियाँ एक अलग चीज़ है, हालात एक अलग चीज़ है, सेहत एक अलग बात है, फिर अल्लाह के ताला जो है किसी को सेहत हालात मजबूर कर दे वो अलग बात है कि आम हालात में आप जो है इसको ज़्यादती को बहरहाल पसंद करें। आइए आगे, ठीक। तो ये वजाहत मैंने बहरहाल आपके सामने कर दिया। आइए कुछ बातें अब हम सीखते हैं। तो मैंने इस उनवान को इस तरह से बांधा है कि आदाब मुबाशरत के अंदर शुरू कहाँ से होता है, तो जाहिर सी बात है निकाह से होता है। पहली बार इंसान मुबाशरत हम बिस्तरी सेक्स किस कब करता है, जब उसकी शादी होती है। तो मैंने उनवान को ऐसा बांधा कि शादी, शादी का दिन, ठीक, शादी की रात, और उसके बाद आम लोगों के लिए, ठीक। पहले मखसूस पहली बार जब इंसान ये अमल करता है उसको मैंने लिया, जब एक बार अमल के बाद जो बार बार करता है उसको सेकंड उसमें मैंने बांधा। तो कुछ हिस्से मेरे उनवान के शुरुआती ऐसे होंगे जो सिर्फ मियाँ बीवी के लिए मतलब फ़र्स्ट टाइम निकाह से मुतालिक है, और कुछ बातें ऐसी होंगी जो फिर कॉमन होंगी, जैसा कि इंसान पहली बार मुबाशरत शादी की बात करता है उसके बाद कॉमन हो जाता है, उसके बाद उसकी बीवी है या बीवियाँ हैं उनके साथ रहता है। तो मैंने इसी अंदाज में उसको बांधा, और उसके बाद कुछ गलत फहमियाँ भी जो आएंगी बीच बीच में मैं इंशाल्लाह एक एक उनवान से एक वजाहत वजाहत बोलकर गलत फहमियों का इजाला करता हुआ चलूँगा। जो मिस जिसको कहते हैं मतलब सवालात होते हैं, मिस कंसेप्शंस होते हैं, या जिसको कहेंगे मिस नमाज होते हैं, लोग मुख्तलिफ चीज़ों को मुख्तलिफ नाम दे के मुख्तलिफ बहाने और मुख्तलिफ बातें करते हैं, तो उनको भी मैं क्लियरिफिकेशन इंशाल्लाह इस बीच में करता जाऊँगा। सबसे पहली चीज़, जब इंसान निकाह करे तो अपनी बीवी के साथ उल्फत और मोहब्बत का मामला रखे, और जब उसका निकाह हो तो पहली रात या जब पहली बार मिले उसको कुछ तोहफा या कुछ खाने की चीज़ दे, ये सुन्नत से साबित है, याद रखे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से आता है, मुस्नद अहमद की रिवायत है, और अस्मा बिनते यजीद जो है रज़ी अल्लाह अन्हा इसकी रावी है, वो कहती हैं और फरमाती है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का जब निकाह हुआ तो हज़रत आयशा रज़ी अल्लाह अन्हा को मैंने ही तैयार किया, मैंने ही आपको सजाया, मैंने ही आपको तैयार किया। जब मैंने आपको तैयार किया और उसके बाद ये कहलवा भेजा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्योंकि आयशा तैयार है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उनके पास आए, आपको एक दूध का प्याला दिया गया, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस दूध के प्याले से दूध पिया और फिर उस प्याले को आयशा की तरफ बढ़ा दिया रज़ी अल्लाह अन्हा। आयशा ने वो फरमाती कि थोड़ा उनको शर्म आई, झिझक महसूस हुई, तो आपने इनकार कर दिया। अस्मा कहती है कि मैंने गुस्सा किया और उन्हें डांटा और कहा रसूलल्लाह दे रहे हैं ना, फिर तुम क्यों नहीं ले रही हो, तो उन्होंने उसको लिया और थोड़ा सा पी लिया। उसके बाद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम लोग भी पियो, और भी औरतें बैठी थी, चूँकि आयशा रज़ी अल्लाह औरतों में थी और जाहिर सी बात है वो औरतें पर्दे में थी, तो कहा तुम औरतें भी पियो, ठीक ठीक है। तो उन्होंने कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आप पहले पी लें ज़्यादा बेहतर होगा। फिर रसूलल्लाह ने दूसरी बार फिर पिया, उसको पी कर जो आपने फिर औरत जो अस्मा रज़ी अल्लाह अन्हा को दिया, वो कहती है कि मैंने वो गिलास लिया और उसको मैं पलटाने लगी, घुमाने लगी, ताकि मैं भी वहीं होठ लगाऊं जहां रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने होठ लगाया था। इसे पता चला कि सहाबा के साथ साथ सहाबियात भी कितना मोहब्बत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से करती थी। ये मोहब्बत का तकाजा है, जिससे आप मोहब्बत करते हैं उसकी हर चीज़ को आप पसंद करें, जहाँ से आपने पिया वहाँ से पीना पसंद। तो वो कहती है मैं खामोशी से लोग ना देखे घुमा रही थी ताकि वहाँ से पीऊँ जहाँ से रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पिया, उसके बाद जब मैं पी चुकी तो रसूलल्लाह ने दूसरी औरतों से कहा तुम भी पी लो, औरतों ने शर्मा कर कहा कि अल्लाह के रसूल नहीं नहीं, तो आपने कहा कि देखो दो चीज़ें एक साथ नहीं हो सकती, भूख और झूठ, पी लो मतलब क्यों शर्मा रही हो, पी लो, तुमको भूख है मैं जानता हूँ, लेकिन तुम झूठ बोल रही हो तकल्लुफ में कि नहीं नहीं हमने पी लिया, कहा पी लो, और फिर औरतों ने भी पी लिया, समझ रहा। तो यहाँ रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पहली बार अपनी बीवी से मिले आयशा रज़ी अल्लाह अन्हा, तो आपने कुछ दिया मतलब खाने पीने की चीज़, और ये भी रहमत का एक हिस्सा है कि इंसान कुछ खिला पिला, बहुत से लोग कंजूस होते हैं कुछ खिलाते पिलाते नहीं किसी को, ना अपनी बीवी को ना बच्चों को ना किसी को। तो बहरहाल बीवी से जब पहली बार मिले तो कुछ खाने पीने का दे, कुछ भी हो सकता है आज के दौर के अंदर, आप मिठाई ले जा सकते हैं, एनीथिंग मतलब कुछ भी हो सकता है जो मोहब्बत और उल्फत बढ़ाने के लिए, और खाना पीना एक ऐसी चीज़ होती है जिसके करने से लोगों में आपकी तरफ मोहब्बत मायल होती है। आप देखिए किसी को आप बुलाना चाहते हैं, किसी से कुछ काम करवाना चाहते हैं तो क्या करते हैं उसको, चलो ढाबे पर, चलो खाने पर, सर घर पे कब आ रहे हैं आप खाने को, तो प्रमोशन चाहिए आपको, ठीक। तो बहरहाल खाना एक वो है। तो यहाँ शरीयत ने कहा बीवी से भी उल्फत मोहब्बत करो, तो पहली बार जब आप बीवी से मिले तो चूँकि हम बिस्तरी शुरू होती है इसी अमल के बाद, इसलिए मैं इसको भी रख रहा हूँ, तो खिलाए पिलाए कुछ दे, और ये कुछ भी हो सकता है आपके इलाके समाज माहौल के अतबार से चीज़ें एक्स वाई जेड बदल सकती है, ठीक है। बहरियाल तो कुछ ना कुछ करें। दूसरी चीज़, जब बीवी से पहली बार खिलवत, खिलवत मतलब अलहदगी में जहाँ कोई आपको ना देख रहा हो, जब खिलवत में मुलाकात हो, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब खिलवत ने बीवी से पहली बार मिले, और ये अमल एक बार के लिए है सिर्फ जो अब मैं अमल बयान कर रहा हूँ, तो आपने फरमाया कि जब मिले तो उस बिस्मिल्लाह कहे, अल्लाह का नाम ले, और बीवी का जो सर का सामने का हिस्सा होता है बालों का, ठीक, उसको अपने सीधे हाथ से पकड़े, ठीक, सीधे हाथ से पकड़े, सामने का सर का जो बालों का हिस्सा होता है उन बालों को सीधे हाथ से पकड़े, ठीक है, लेकिन तकलीफ देनी मतलब पकड़ना, आप जाहिर सी अगर जमे हैं तो हाथ रखें, खुले हैं तो पकड़ना अच्छी बात है, आपने हदीस में आता आपने पकड़ा उसको, ठीक, या आप खोल भी सकते हैं इसमें क्या मसला, बहरहाल तो उसको पकड़े और पकड़ने के बाद अल्लाह का नाम ले और एक दुआ करें, जो कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस दुआ जो अबू दाऊद और इब्ने माजा की रिवायत है ये दुआ करें, और ये दुआ सिर्फ एक बार करना है आपको, जब आप खिलवत में पहली बार अपनी बीवी से मिलेंगे हम बिस्तरी से पहले याद रखें, और ये दुआ करें अल्लाहुम्मा इन्नी अस्अलुका मिन खैरिहा व खैरी मा जबलतहा अलैहि, ऐ अल्लाह मैं तुझसे इसके खैर का सवाल करता हूँ और जिस खैर पर तूने इसे पैदा किया उस खैर का सवाल करता हूँ, और फिर फरमाया अलैहि व आऊज़ु बिका मिन शर्रिहा व शर्री मा जबल तहा, और मैं पनाह मांगता हूँ तुझसे इसके शर से, और इसके मैं पनाह मांगता हूँ तुझे तुझसे इसके शर से और उस शर से जिस पर तूने इसको पैदा किया है। तो बहरहाल ये एक बार दुआ करना है आपको, देखिए दुआ कितनी देखिए अहम और कितनी अच्छी है कि अल्लाह मैं सवाल करता हूँ तुझसे इसकी खैर का, उस खैर का जिस पर तूने इसे पैदा किया है और उस खैर का जिसे पैदा किया और तुझे तुझसे पनाह मांगता हूँ इसके शर से और जिस शर पर तूने इसको पैदा किया है, ये पहली बार आप करेंगे। उसके बाद अब जब हम बिस्तरी का इरादा करते हैं तो उससे पहले आप एक और दुआ करेंगे, ये दुआ कॉमन है हर आदमी को, हर बार हम बिस्तरी से पहले ये दुआ करनी चाहिए, ये बहुत अहम दुआ है। लोग पूछते हैं नहीं करे तो क्या हुआ, नहीं करे तो क्या हुआ, नहीं बोले तो क्या हुआ, बहुत सी चीज़ें होती हैं, तो मैं हमेशा सवाल करता हूँ लोगों से, चलिए आप गाड़ी चलाते हैं, कार टू व्हीलर चलाते हैं, और हाँ सीट नहीं हुई तो क्या हुआ, हॉर्न नहीं हुआ तो क्या हुआ, इंडिकेटर नहीं चले तो क्या हुआ, मडगार्ड नहीं रहा तो क्या हुआ, सारी गार्ड नहीं रहा तो क्या हुआ, बम्पर्स नहीं रहे तो क्या हुआ, है ना, तो आप बोलते नहीं अच्छी नहीं दिखती ना गाड़ी, मतलब आप कंप्लीशन दुनिया में हर चीज़ कंप्लीशन की तरफ चाहते हैं, मुकम्मल की तरफ चाहते हैं, सुन्नत में क्यों नहीं चाहते हर चीज़ से मुकम्मल की तरफ जा, वहाँ नहीं करे तो मतलब हर बार नेगेटिव क्यों, पॉजिटिव क्यों नहीं कि कर लो तो क्या, हर बार नहीं करे तो नहीं करे तो वैसा नहीं करना चाहिए, ठीक। तो याद रखिए ये दुआ पढ़े और बहुत खैर है इस दुआ के अंदर, ठीक। तो आप सल्लल्लाहु अलैहि वसल्लम जो है, माफ़ करना, बहरहाल वो दुआ से पहले एक चीज़ मैं भूल गया था, वो ये कि जब इंसान हम बिस्तरी से इरादा करे तो उससे पहले निकाह की रात जो है नमाज पढ़ना भी याद रखे, ये अमल भी जो है सहाबा से मिलता है, हमें सहाबा से मिलता है, ठीक। इसके ताल्लुक से एक रिवायत आती है कि मियाँ भी इकट्ठे नमाज पढ़े, एक जो है ताबईन फरमाते हैं अभी साद उनका नाम था जो कि ग़ुलाम थे, वो कहते हैं मैंने ग़ुलामी की हालत में निकाह किया और उसके बाद जो है अबू ज़र गफ़ारी रज़ी अल्लाह अन्हु, ठीक है, उसके बाद वो कहते हैं कि अब्दुल्ला इब्ने मसूद और हुज़ैफ़ा बिन यमान रज़ी अल्लाह अन्हुम को दावत दी, ये सहाबा को दावत दी बड़े बड़े, ये मेरे पास मेरी दावत वलीमा में जो है दावत मैंने दी निकाह की वो मेरे पास आए, जब मेरे पास आए तो उन्होंने मुझसे कहा कि देख जब तू अपने बीवी से करीब जा, करीब जाने का इरादा कर तो अल्लाह का नाम ले और ये दुआ कर जो मैंने पहले बताई, उसके बाद कहा कि फिर तू उसके साथ जो है दो रकात नमाज पढ़ ले, तू आगे खड़ा हो और वो पीछे, याद रखिए मर्द और औरत बाजू खड़े के नमाज नहीं पढ़ चाहे मियाँ बीवी क्यों ना हो, तू आगे खड़ा रहे वो पीछे खड़ी रहे और तू दो रकात नमाज पढ़ ले, और फिर फरमाए उसके बाद क्या करना है, तू बेहतर जाने और तेरी बीवी बेहतर जाने, ठीक। मतलब उनको एक जगह एजुकेट किया बैठे बैठे दावत में कि जो है तुम जो है दो रकात नमाज पढ़ो, तो सहाबा से ये अमल मिलता है, तो कोई शख्स चाहे तो ये अमल बिल्कुल वो कर सकता है, ठीक है, कि वो जो है दो रकात नमाज पढ़ सकता है। जब दो रकात नमाज पढ़ ली बहरहाल, तो उसके बाद जो है अब हम बिस्तरी का वक्त आया, अगर वो उसका इरादा करता है तो सबसे पहले दुआ करे, ये दुआ बड़ी मशहूर और मारूफ है, सही बुखारी की रिवायत है और बहुत सारी कुतुब हदीस में आती है, आप करें बिस्मिल्लाह, अल्लाह का नाम से आप शुरू करें, अल्लाहुम्मा जन्निबन शैताना व जन्निब शैताना मा रज़क़तना, ये दुआ याद रखिए, छोटी सी दुआ, ये दुआ कर ले बिस्मिल्लाह अल्लाह के नाम से, अल्लाहुम्मा जन्निबन शैताना, ऐ अल्लाह जो है हमें शैतान से महफूज रख, फिर आगे फरमाए व जन्निब शैताना मा रज़क़तना, और उस चीज़ को भी शैतान से महफूज रख जो तूने इसके ज़रिए रिस्क रखा है, और रिस्क यहाँ मुराद औलाद, मतलब ऐ अल्लाह मुझे और मेरी बीवी को शैतान से दूर रख और जो है मेरी औलाद को भी शैतान से दूर रख। देखिए इंसान जो है यहाँ हमबस्तरी कर रहा है, यहाँ अपने बीवी के साथ सोने की बात हो रही है, यहाँ सेक्स की बात हो रही है, उसके बाद भी यहाँ तालीम दी जा रही है, एजुकेट किया जा रहा है और कहा जा रहा है कि ठीक है नफ्सानी ख्वाहिशात को पूरा करना है लेकिन हवस के शिकार मत बनो, यहाँ भी अल्लाह का नाम लेके शैतान से पनाह मांगी जा रही है। देखिए इस अमल में भी कैसा पाकीज़ा और कैसा मुतहरा ये दीन है, याद रखिए। बहरहाल अब ये दुआ आपने की, ठीक, अब दुआ के बाद आप बिस्तरी कर सकते हैं, लेकिन ये बात बहुत ज़रूरी है जो हमें समझना है कि जब शरीयत ने मर्द को इजाज़त दी निकाह की और औरत के साथ हम बिस्तरी करने की, तो ये इजाज़त को हाकिम और महकूम वाला रिश्ता नहीं है, मालिक और ग़ुलाम वाला रिश्ता नहीं, समझ रहे आप बात को, वरना होता ही कि जब ये मौका इंसान को मिल जाता मर्द को पहली बार तो वो बिल्कुल एक औरत को अपना शिकार समझता है, हर आदमी ऐसा नहीं होता लेकिन कुछ लोग होते हैं ऐसे, वो समझता है वो शिकार है और मैं आखा हूँ और ये ग़ुलाम है, मैं हाकिम और ये मेरी महकूम है, ठीक, और लिहाजा वो उस पर टूट पड़ता है, جانوروں کی طرح، اندازہ لگائیے ایک عورت کے ساتھ اگر آپ یہ سلوک کریں گے جو آپ کی بیوی اور زندگی بھر رہنے والی، شریک حیات کہا جاتا ہے نا بیوی کو، شریک حیات مطلب لائف پارٹنر ہے آپ کی، پوری زندگی آپ کے ساتھ شریک رہیں گی، اور اگر پہلی رات آپ ساتھ یہ بدتمیزی کریں گے کہ آپ بتائیں گے کہ میں نے نکاح خالص صرف اپنی حوس کو پورا کرنا کیا، ٹھیک ہے، الفت اور محبت ایک چیز ہے، لو ایک چیز ہوتی ہے کہ لسٹ ایک چیز ہوتی ہے، انگلش کے اندر اردو میں جیسے کہتے ہیں ایک محبت ہوتی ہے اور ایک حوس ہوتی ہے، تو ہمیں محبت کی اجازت ہے، حوس پوری نہیں کرنا ہے ہم کو، ہمیں جو لو کی اجازت ہے ہم کو لسٹ نہیں، ٹھیک ہے، انسان ظاہر سی بات ہے وہی عمل کر رہا ہے جو لسٹ میں ہوتا ہے، لیکن اس میں محبت کے تقاضے کے ساتھ کہ یہ میرے اپوننٹ پارٹنر ہے، میری بیوی ہے، اس کے ساتھ زندگی گزارنا ہے، ٹھیک ہے، تو یہ بات بڑی ہے ہمیں سمجھنا ہمارے لیے، تو انسان جو ہے جب اپنی بیوی سے تعلقات قائم کرے تو اس کو حاکم اور محکوم اور ظالم اور مظلوم والا رشتہ نہ بنا دیں، بلکہ اس کو محبت اور الفت والا معاملہ رکھے، اور ہم بستری سے پہلے جو باتیں ہم کو رسول اکرم صلی اللہ علیہ وسلم اور صحابہ کے آثار، آثار مطلب صحابہ کے عمل سے پتہ چلتی، وہ یہ ہے کہ یہ لوگ فور پلے کرتے، ہم بستری سے پہلے کچھ بیوی سے کھیلتے، اور ایک روایت میں رسول اللہ صلی اللہ علیہ وسلم کی اس بات کا کھلا اشارہ آپ نے فرمایا، جب ایک صحابیہ کہ اللہ کے رسول میں نے ایک عورت سے نکاح کیا لیکن یہ مطلقہ ہے، مطلب اس کی شادی ہو چکی ہے اور یہ جوان تھے صحابی، تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا کہ تو نے کنواری لڑکی سے کیوں نے نکاح کیا، تاکہ وہ تجھ سے کھیلتی اور تو اس سے کھیلتا، تو کہا اللہ کے رسول میری مجبوری تھی، میرے والدہ کا انتقال ہو گیا اور میری تین چھوٹی چھوٹی بہنیں ہیں، اگر میں کوئی کنواری لڑکی لاتا تو وہ میری بہنوں کی دیکھ بھال برابر سے نہیں کر پاتی، جب میں نے ایسی عورت کو لایا نکاح میں جو متعلقہ ہے، اس کو پریویس ایکسپیرینس ہے زندگی کا، وہ زندگی سماج میں گزار چکی ہے، وہ میری بہنوں کی اچھے سے تربیت کر سکتی ہے، اس حدیث سے ایک بات اور پتہ چلی، نکاح میں بہت سارے مقاصد انسان رکھ سکتا ہے نکاح کے لیے، تو ایک مقصد یہ بھی تھا ان کا کہ محبت کے ساتھ ساتھ بچیوں کے لیے کچھ، میری بہنوں کے لیے کچھ، ایسی عورت آ جائے جو میری ان کی بھابھی ہو لیکن ایک ماں جیسا ہو، تو ظاہر سی بات ہے ایک کنواری لڑکی یہ سب نہیں کر سکتی تھی، ٹھیک ہے، لیکن اس حدیث میں رسول اللہ نے جو فرمایا تو اس کے ساتھ کھیل اور وہ تیرے ساتھ کھیلے، تو یہ محبت جو ہے یہ ہم بستری سے پہلے انسان فور پلے کرے، کھیلے اس سے، مطلب اس کو راضی کرے اور منوائے اس عمل کے لیے، اس لیے کہ ہیومن بینگ جو انسان ہوتے وہ میکینیکل عمل نہیں کر سکتے، میکینیکل سمجھتے مشینیں ہوتی، مشینوں کا معاملہ ہوتا ہے کہ آپ نے جب بٹن دبایا وہ میکینیکلی شروع ہو جاتی، لیکن انسان جو ہوتے ہیں ویسے میکینیکل نہیں ہوتے، ان کو ذہنی تیار ہونا پڑتا ہے، پھر جسمانی فزیکل ریڈی ہونا پڑتا ہے، اس کے بعد انسان کچھ اعمال کر سکتا ہے، یاد رکھ جیسے آپ کو کس سے ڈیل کرنا ہے کوئی انسان سے، تو بہت ساری باتیں ہوں گی، ملاقاتیں ہوں گی، ٹھیک ہے، اس کے بعد کوئی ڈیلنگ فائنل تک پہنچیں گے، سیم ویسی ہوتا ہے، تو اس بات کو ذہن میں رکھیں، اور بالخصوص پہلی رات میں تو آپ خاص طور سے اس کو یہ نہ کرے کہ ٹوٹ پڑنے کا معاملہ کرے، بلکہ سنت کو لحاظ رکھتے ہوئے، شریعت کا لحاظ رکھتے ہوئے، انسانی ذہنیتوں کا لحاظ رکھتے ہوئے، سامنے والے فریق کی آپ کی بیوی کی عمر کا لحاظ بھی رکھ سکتے ہیں، ہو سکتا ہے کوئی انسان 40 سال کا اور نکاح 20 سال سے کیا ہو، جائز ہے بالکل، تو اب یہاں سمجھنا پڑے گا اس کی عمر کا تقاضا وہ کم ہے، تو ظاہر سی بات ہے سمجھ رہے ہیں آپ بات کو، یہ تمام چیزیں آپ جو ہے ذہن میں انسان رکھیں، تو فور پلے جس کو ہم کہتے ہیں کہ ہم بستری سے پہلے کچھ ایسی چیزیں جس سے انسان اس عمل کی طرف راغب ہو، جو عمل اس کو اب کرنا ہے، جو کہ اللہ نے اس کے اوپر جائز قرار دیا اور وہ مباح ہے اس کے لیے کرنا، حلال ہے اس کے لیے کرنا، جس سے اپنے آپ کو تسکین دے سکتا، سکون حاصل اور اطمینان حاصل کر سکتا، سمجھ رہے آپ بات کو، تو فور پلے کی بڑی اہمیت ہے، اس کے اندر مختلف چیزیں ہو سکتی ہیں، انشاءاللہ آگے آئیں گا تو اس میں میں کچھ نہ کچھ پوائنٹس اس کے ڈسکس کرتا جاؤں گا، ٹھیک، تو فور پلے ہوں گا اس سے پہلے کہ انسان تیار کرے اپنے فریق کو، دوسری چیز یہ کہ دونوں کا اس عمل کے لیے راضی ہونا ضروری ہے، ہم اس طریقے کے لیے دونوں کا اس عمل کے لیے راضی ہونا ضروری ہے، یاد رکھیں، اس لیے کہ یہ کوئی ون سائڈ معاملہ نہیں ہے، اور مرد کے راضی ہونا یہ بالکل واضح ہوتا ہے، لیکن عورت راضی ہے نہیں راضی ہے یہ واضح نہیں ہوتا ہے، مرد اس عمل کے لیے راضی ہے وہ ظاہر ہے، اس کی جسمانی کیفیت اور اس کا جسمانی کیفیت اس کی اشارہ کر دیتی ہے کہ مرد تو راضی ہے اس عمل کے لیے، لیکن ظاہر سی بات ہے عورت کے اندر ایسی کوئی چیز نہیں ہے جس سے پتہ چل سکے کہ اس عمل کے لیے وہ راضی ہے، بات سمجھ رہے ہیں آپ میری، ٹھیک، تو ظاہر سی بات ہے دونوں کی رضامندی ضروری ہے، تو مرد راضی ہے عورت سمجھ سکتی ہے، لیکن عورت راضی ہے مرد سمجھ نہیں سکتا اس کے، ظاہر سی بات ہے جسمانی اعتبار سے، تو اس کو اس معاملے میں تیار کرنا ہوگا، اس کو اس معاملے میں پوچھ سکتے ہیں آپ، اس کو اس معاملے میں اس کی بھی حامی لے سکتے ہیں آپ، اور حامی اس کا ہاں ہر بار زبان سے بولنا نہیں ہے، کچھ باتیں آپ سمجھ سکتے ہیں جس کہاں ہوتی ہیں، سمجھ رہے نا، انسان کی آنکھوں کے اشارے، جسمانی ہاؤ جس سے انسان سمجھ سکتا ہے کہ اس کا معنی ہاں ہے، اس معاملے میں خواتین سے میری بالخصوص درخواست یا نصیحت جو ہوں گی وہ یہ ہے کہ بہت ساری عورتیں مرد تو راضی ہے اس عمل کے لیے، پہلے دن کی بات نہیں، اب ہم عام بات کر رہے ہیں، تو یہ بات یاد رکھیے، اور یہ ہمیشہ کے لیے عام اعتبار سے بھی اور اس دن کے لیے بھی خاص بھی ہے، نکاح کے رات بھی اور اس کے بعد بھی، کہ عورتیں جو ہے اپنی رضامندی کا بھی اپنے شوہر سے اظہار کرے، اگر وہ یہ نہیں کرتی تو بہت ساری طلاق کی صرف یہ وجہ بنتی، یاد رکھی، کہ وہ کہتا ہے کہ میری بیوی میں سے کبھی راضی نہیں، آج تک اس نے ایک بار بھی مجھ سے جو ہے محبت کی بات نہیں کہی یا محبت کے لیے خود راضی نہیں ہوئی، तो औरतों को भी इस मामले में आगे हिस्सा लेना पड़ेगा बढ़कर, क्योंकि ये एक ऐसी चीज़ है जिसमें सिर्फ मर्द शामिल नहीं है। अगर औरत अपना हिस्सा नहीं रखेंगी तो मर्द के लिए, मैं माफ़ करना अल्फाज अगर मेरे सख्त लग रहे हो तो, लेकिन समझिए इस बात को, मर्द के लिए सिर्फ आप एक खिलौना हो जाएंगे, इसके अलावा आपकी कोई हैसियत नहीं बाकी रहेंगी। हज़रत रसूल क्या फरमा रहे हैं कि तू उस कुंवारी से निकाह करता तो वो तुझसे खेले और तू उससे खेले। देखिए अल्फाज गौर कीजिए हदीस की, दोनों के लिए कहा, ये नहीं कहा कि तू उससे खेले, वो तुझसे खेले और तू उससे खेले। तो यहाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इशारा कर रहे हैं कि अगर कुंवारी होती तो वो तुझसे खेलती, मतलब वो एक पार्ट बनती उस गेम का, वो उस खेल के अंदर तेरी हिस्सेदार बनती, शरीक बनती। तो ये बातें, ये बेहाई, अब देखिए बहुत सी बार मैं समझता हूँ शौहर के साथ कमरे में रह के भी आप बेहाई का सोचेंगे तो मैं समझता हूँ अब कोई तकाजे बाकी नहीं रहे। यहाँ बेहाई और हयाई कुछ नहीं है, अब आपका शौहर है वो, ये आपको समझना पड़ेगा, ठीक है। तो यहाँ औरतें अपनी रजामंदी का इजहार करें जो मुख्तलिफ तरीक़ों से वो कर सकती है, याद रखें मुख्तलिफ तरीक़ों से कर सकती है। जब ये औरतें इसमें लैक कर जाती है, कमज़ोर पड़ जाती है, तो मर्द को ऐसी औरतें पसंद आ जाती है जो इस तरफ इशारे करती है और मायल करती है। जो बुरी औरतें होती है, जो फाहिशाएँ होती हैं, वो अपनी रजामंदी का कंटिन्यूस इजहार करते रहती है। तो जब औरतें हैं जिनके लिए जायज़ अपने शौहर से जो काम करना, तो क्यों नहीं वो अपने इजहार करती, क्यों नहीं बता रही हो? चूँकि मर्द तराजी है, तैयार है, उसके जिस्मानी कैफियत से पता चल जाता है, औरत कैसे पता चलेंगे अब तक कि आप नहीं बताएंगी। और इसमें कोई हया और बेहाई का तकाजा नहीं, याद रखिए आपकी मोहब्बत और उल्फत है, और इसको कहेंगे मोहब्बत की सबसे ऊंचाई, याद रखिए, जो मियाँ और बीवी के बीच में होती है। तो आप भी अपनी रजामंदी का ज़रूर जो अपने शौहर से इजहार करें, ठीक है। वरना अक्सर तलाक़ों की वजह ये बनती है कि बीवी, शौहर का दावा है कि बीवी ने आज तक फ़लाँ नहीं किया, और फिर वो इल्ज़ाम लगाता है इसका सेक्स कमज़ोर है या इसकी क़ुव्वत बाह इसमें नहीं है और फ़लाँ नहीं है और फ़लाँ नहीं है। तो वो सब तरफ क्यों जा रहे हैं? शरीयत ने आपको बता दिया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं, और जाहिर सी बात है हर चीज़ खोल कर बयान करना ज़रूरी नहीं, क्या इतना काफ़ी नहीं तू उससे खेले और वो तुझसे खेले, इतना काफ़ी नहीं है हमारे लिए समझना? क्या और वजाहत चाहते हैं आप पूरी चीज़, क्या पूरा पिक्चर दिखाना चाहते हैं, क्या ये बताए तो हमको समझ में आएंगे? नहीं, इशारा काफ़ी होता है, और मोमिन के लिए तो इशारे बहुत ज़्यादा काफ़ी होते हैं, अकलमंद को इशारा काफ़ी होता है। लोग कहते हैं, मैं कहता हर मोमिन अकलमंद होता है और उसको अपने नबी और शरीयत के हर इशारे काफ़ी हो जाते हैं, वो समझ जाता है बाकी क्या है। तो औरतों को भी इशारा इस हदीस के अंदर। बहरहाल आगे बढ़िए, अब इंसान जो है जमा कैसे करे, ये तो पहले का हुआ, और कुछ बातें निकाह के लिए ख़ास और कुछ आम थी। अब निकाह की रात भी हो सकती है इसमें इन्वॉल्व, और अदर ज़िंदगी का और हिस्सा जहाँ मियाँ बीवी हम बिस्तरी करना चाहते, अब जमा कैसे करें? जमा से मुराद, जब मैं अल्फाज कह रहा हूँ तो शर्मगाह का जमा होना और मिलना, इससे मुराद है मेरा, याद रखिए, ठीक है, कि इंसान उसे अब जमा कैसे करे। इसके ताल्लुक से बहुत सारी गलतफहमियाँ होती, इंशाल्लाह आज उसके इजाले करने की कोशिश करूँगा। अब इंसान अपनी बीवी से कैसे जमा कर सकता है, आइए अल्लाह रब्बुल इज्जत का जवाब अपनी किताब, उसकी किताब में जिसने दिया उससे हम शुरू करते हैं। अल्लाह रब्बुल इज्जत फरमाता और कहता है सूरह बकरा सूरह नंबर 2 आयत नंबर 223, और फरमाता है निसाउन हरसुल्लकुम फातु हरसाकुम अन्ना शीतुम, कि अल्लाह फरमाता और कहता है तुम्हारी औरतें तुम्हारे लिए खेतियां हैं और तुम जिस तरह से चाहो अपनी खेतियों में आओ। तुम्हारी औरतें तुम्हारे लिए खेतियां हैं, जैसा एक किसान अपने खेत में बीज डालता है ताकि उससे फसलें निकले, तो तुम्हारी बीवियां तुम्हारी औलादों की पैदा होने की वजह है ना, उसके बगैर कैसा होंगे। तो तुम जो है अल्लाह रब्बुल इज्जत फरमा रहा है कि तुम जो है फिर जहाँ से चाहो वहाँ से अपने बीवियों में दाखिल हो, ठीक। अब इसके ताल्लुक से क्या वाक़ आता है, इसके शायन नज़ुल में रख देता हूँ, तो वो पहली बात बिल्कुल इंशाल्लाह जो आयत है वो वाज़े हो जाएंगे, क्लियर हो जाएंगे। आइए, जो है सही बुखारी की रिवायत है, जाबिर रज़ी अल्लाह अन्हु फरमाते और कहते हैं यहूदी जो है ये बात कहा करते थे कि आदमी अगर अपनी बीवी से शर्मगाह में अगले हिस्से में जहाँ से औलाद पैदा होती है, ठीक है, वहाँ अगर हम बिस्तरी पीछे से खड़े रहकर करें, पीछे होकर करें बीवी के, समझ रहे आप बात को, कि अपने बीवी से सही जगह मतलब शर्मगाह का अगला हिस्सा उसमें हम बिस्तरी करता है जहाँ से औलाद पैदा होती है, लेकिन पीछे से खड़े रहकर करता है तो इससे औलाद भेंगी पैदा होती है, मतलब आँखें उसकी स्क्विन जिसको कहते हैं, मतलब आँख ढलती हुई या दोनों आँख ढलती हुई होती है ना, भांगा जिसको आम जबान में कहते हैं, ठीक है, भेंगा जिसको बोलते हैं, तो वैसा पैदा होता है। जब ये बात सहाबा तक पहुंची तो सहाबा ने रसूलुल्लाह सवाल किया, अल्लाह के रसूल यहूदी कहते हैं कि ऐसा अगर करने से बच्चा भयंगा पैदा होता है, स्क्विंट होती है उसकी आंखें, ढलती भी होती है, ख़राब होती है, दोनों बीच में आ जाती है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उसके जवाब में अल्लाह रब्बुल इज़्ज़त ने यह आयत नाजिल की। जब यह आयत नाजिल हुई तो आप फरमाया और कहा आगे से या पीछे से मगर मुकाम पैदाइश में, आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा, आगे से या पीछे से लेकिन मुकाम पैदाइश में, समझ रहे आप, मतलब जहाँ से औलाद पैदा होती है وہیں انسان کر سکتا ہے، اس کے علاوہ کرنا حرام ہے. انشاءاللہ اس کی تفصیلات آگے رکھوں گا کیا حرام ہے اس معاملے میں. ٹھیک ہے، تو چاہے انسان آگے سے ہو پیچھے سے ہو لیکن مقام پیدائش میں. آئیے دوسری روایت. عبداللہ ابن عباس رضی اللہ عنہ فرماتے ہیں، یہ ابو داؤد کی روایت آپ نے فرمایا، تھوڑی طویل روایت ہے لیکن بہت ساری باتیں علم کی اس میں آ رہی ہے اس روایت کے اندر، بالخصوص اس مسئلے کے تعلق سے. وہ کہتے ہیں مدینہ میں انصار جو ہے یہودیوں کی اتباع کرتے تھے، چونکہ انصار تو مشرک تھے، ان کے پاس کوئی عقیدہ نہیں تھا، یہ تو لیکن اہل کتاب کو یہ بڑا اونچا سمجھتے چونکہ وہ کتاب کے حامل لوگ تھے، تو ہر چیز میں وہ یہودیوں کو فالو کرتے، حتیٰ کہ یہودی اپنے بیویوں کو چت لٹاتے، مطلب چہرہ اوپر اور عورت لیٹی ہے، اور اس کے بعد ہم بستری کرتے، تاکہ اس سے کیا ہوتا ہے ستر کے لیے بھی اچھا ہے، انسان جب مرد لیٹ جاتا ہے عورت پہ تو پوری ڈھک بھی جاتی ہے، تو طہارت کے لیے بھی اچھا ہوتا ہے اور ستر پوشی کے لیے بھی، خاموں کا زیادہ ستر کھلتا نہیں ہے، اچھا ہوتا ہے. تو یہودی صرف اس پوزیشن کو، اس طریقے کو حلال مانتے تھے. چونکہ انصار رسول اللہ صلی اللہ علیہ وسلم کے آنے سے پہلے، اسلام سے پہلے ان کو دیکھتے تھے، ان کو فالو کرتے تھے، اس معاملے میں بھی یہودیوں کو فالو کرتے تھے. اوکے، نہیں یہودی بول رہے تھے اہل کتاب ہے، ان کے پاس ایک دین دھرم تھا جو اللہ کی طرف سے آیا، تو لہٰذا ان کو فالو کرنا چاہیے، تو اس معاملے میں ان کی بھی اتباع کرتے تھے. عبداللہ ابن عباس رضی اللہ عنہ فرماتے ہیں، لیکن ہم جو ہے جو مہاجر تھے، ہم مکے والے لوگ، مکے کے جو لوگ تھے، وہ مختلف قسم سے اپنے بیویوں سے تعلقات قائم کرتے، آگے سے پیچھے سے لٹا کر، ہاتھوں پہ ان کو کھڑے کر کے، مختلف چیزوں سے، اور جنس کی جو ہے ہم بستری کی لذتیں اٹھایا کرتے تھے. لیکن جب مہاجر مدینہ پہنچے اور انصاریوں سے نکاح شروع کیا، اور جب ایک مہاجر نے ایک انصاری عورت سے نکاح کیا، اور نکاح کرنے کے بعد جیسا ان کا طریقہ تھا کہ وہ مختلف انداز سے، مختلف طریقوں سے صحیح جگہ ہم بستری کرتے، مطلب شرمگاہ میں، مطلب اگلے حصے میں کرتے، جب اس نے ڈیمانڈ کیا اس شخص نے، تو اس انصاریہ نے کہا ہم تو صرف ایک طریقہ اپناتے، اس عورت نے، وہ بھی صحابیہ تھی، وہ ہے چت لیٹنا اور تم اوپر سے رہو. اس نے کہا ایسا کیوں، ہم تو مختلف چیزیں کرتے ہیں اس میں، جس کو عام زبان میں بہرحال آسن کہتے ہیں، لوگ بہرحال سمجھتے ہیں آسن کہتے ہیں اس کو، شاید سنسکرت کا لفظ ہے یہ ہندی کا لفظ ہے، بہرحال تو ہم تو مختلف کرتے ہیں. تو انہوں نے کہا نہیں، میں تو یہ کرنے نہیں دوں گی. جھگڑا بڑھ گیا. اس نے کہا میں تو ایسے ہی کروں. اس نے کہا ہمارے پاس یہ طریقہ نہیں. اور بات رسول اکرم صلی اللہ علیہ وسلم پہنچ گئی، اور پھر یہ آیت نازل ہو گئی، تمہاری بیویاں تمہاری کھیتی ہے، تم جہاں سے چاہو، مطلب جو مہاجر کر رہے تھے صحیح کر رہے تھے، مختلف پوزیشنز ہو سکتے ہیں لیکن اگلے حصے میں، صرف پیدائش کے حصے میں انسان کر سکتا ہے. تو یہ روایت میں بہرحال بہت ساری باتیں آ گئی، اور بہت ساری باتوں کا جواز ہمیں مل گیا ہے. آگے آئیے، اب اس معاملے میں جو ہے انسان جمع جو کرے، ہم بستری کرے تو لیٹ کر کر سکتا ہے، لیٹنے میں جتنی پوزیشنز ہو سکتی ہے وہ استعمال کر سکتا ہے. شرط ایک ہی ہے، وہاں انسان اپنی شرمگاہ کو داخل کرے، عورت کی شرمگاہ میں جہاں سے اولاد پیدا ہوتی ہے، ٹھیک ہے، وہی ایک جگہ ہے. دوسرا بیٹھ کر کر سکتا ہے، جتنی پوزیشنز ہو سکتی ہے اس کے لیے، شریعت نے اس سے کوئی ممانعت کا اظہار نہیں کیا. لیکن سب سے بہترین پوزیشن اولاد کی پیدائش میں اور اس میں سازگار ہونے میں وہی ہے جو عورت کو لٹا کر کر، اس لیے کہ اس میں سیدھا مرد کی شرمگاہ اوپر سے ہوتی ہے اور اولاد کی پیدائش کے چانسز زیادہ ہوتے ہیں اس معاملے میں. بہرحال ٹھیک، اس کے بعد بیٹھ کر جتنے طریقے ہو سکتے ہیں، جتنی پوزیشنز ہو سکتی ہے، جس میں میں جو بتا رہا ہوں بات آپ سمجھ رہے ہیں کہ شرمگاہ مرد کی عورت سے ملے اور سامنے کے حصے میں، آپ کے لیے جائز ہے. اسی طرح کھڑے رہ کر جو کچھ ہو سکتا ہے، اس میں کوئی ممانعت نہیں ہے. کراہت ہو سکتی ہے، ناپسندیدگی ہو سکتی ہے، لیکن ممانعت کسی میں بھی نہیں، حرمت کسی میں بھی نہیں. بیٹھ کر، لیٹ کر، کھڑے رہ کر کچھ بھی ہو سکتا ہے. ابھی بات کا ازالہ میں کر دوں، بہت سے لوگوں نے عجیب عجیب باتیں لکھ دی، اللہ ان پر رحم کرے، جس کی وجہ سے امت خاموخواہ ایسی مشکلات اور تکلیفوں میں ڈالا جو شریعت نے نہیں دی، کہ کھڑے رہ کر کرے تو اولاد لنگڑی پیدا ہوتی ہے، بیٹھ کر کرے تو اولاد فلاں پیدا ہوتی ہے، پیچھے سے کرے. آج بھی میں کہہ رہا ہوں کہ اگر کوئی لڑکا بھینگا آ جاتا ہے جس کی آنکھیں اسکوئنٹ ہو، اس کی آنکھیں برابر نہ ہوں، تو عورتیں ایک دوسرے کو دھکا دے کے ہستی مجلس ان کے ماں باپ نے کیا کرے تھے دیکھو بچہ. آج بھی میں کہہ رہا ہوں، کیسی عجیب بات ہے، شریعت کلیریفیکیشن دے رہی ہے، قرآنی آیتیں نازل ہو رہی ہے، اور اس کے بعد بھی کہ ہماری عقل، اب عقلوں کا کیا بھائی، علم کی کمی ہی یہ سب چیزوں کی وجہ ہے. لا علمی جو نقصان پہنچاتی ہے نا، وہ کوئی چیز، کوئی ہتھیار، کوئی دشمن آپ کو جو نقصان نہیں پہنچائیں گے نا، آپ کی اور ہماری لا علمی اسلام کے تعلق سے نقصان پہنچاتی ہے. بہرحال تو کوئی بھی پوزیشن اختیار کر سکتے، کوئی ممانعت کسی بھی پوزیشن کی ثابت نہیں ہے. ٹھیک، اسی طرح سیکنڈ چیز، ہم بستری کے اندر بیوی کو چومنا اور بوسہ لینا جسم کے ہر حصے کو جائز ہے. تمام اعضاء کو چومنا یا بوسہ لینا آپ کے لیے جائز ہے. اس کے مختلف طریقے ہو سکتے، وہ تمام جائز ہیں. بوسہ لینے کے مختلف طریقے ہو سکتے، پورے جائز ہیں. انسان جو ہے مختلف سر پہ لیتا ہے، پیشانی پہ لیتا ہے، گال پہ لیتا ہے، ہونٹ پر لے سکتا ہے، تمام جائز ہے. اس کے علاوہ جسم پر لے سکتا ہے، یہ جائز ہے. تمام جسم پہ بوسہ لینا اور چومنا جائز ہے، انکلوڈنگ ایوری تھنگ میں کہہ رہا ہوں آپ. ٹھیک، اس کے بعد دوسری جو غلط فہمی ہوتی ہے لوگ سوال کرتے ہیں وہ یہ ہے، کیا میاں بیوی ایک دوسرے کے جسم کو تمام حصوں کو ہاتھ لگا سکتے ہیں؟ تو ہاں، میاں اور بیوی اپنے جسم کے تمام حصوں کو ہاتھ لگا سکتے ہیں، انکلوڈنگ ملا کر اپنی شرمگاہ کا اگلا اور پچھلا حصہ، ہاتھ لگانے میں اجازت ہے۔ اسی طرح میاں اور بیوی اپنے جسم کے تمام حصوں کو دیکھ سکتے ہیں، انکلوڈنگ اگلا اور پچھلا حصہ شرمگاہ کا۔ کوئی نہ دیکھنا چاہے اس کا اپنا مسئلہ ہے، اس کی اپنی طہارت میں اس کا اعلیٰ مقام ہے، لیکن اس کی کوئی حرمت اور کراہت ثابت نہیں ہے، یاد رکھیے۔ اس لیے کہ آپ سے سوال ہو اللہ کے رسول، ہم نے بیویوں کا کیا دیکھے اور کیا نہ دیکھے؟ تو کہا تم اپنے بیویوں کا سب کچھ دیکھ، اپنے بیویوں کا جو چاہو سب کچھ تم دیکھ سکتے ہو۔ تو حدیث نے کھلی آپ کو اجازت دے رکھی ہے، چھونے کے معاملے میں تمام اعضا اور دیکھنے کے معاملے میں تمام اعضا۔ یہ بات اس لیے کہہ رہا ہوں کہ بہت سے لوگوں نے پتہ نہیں ایسی باتیں کہہ دی، اللہ رحم کرے کہاں سے لائے مجھے نہیں پتا، کہ اگر بیوی کی شرمگاہ دیکھی تو اولاد بگڑی بھی پیدا ہوتی ہے۔ ارے اللہ، تو کیسے ریسٹرکشنس ہم دے رہے ہیں جو ریسٹرکشن شریعت کے نہیں ہیں؟ کیسے، مطلب سوچیے نا آپ، کیسی اخلاص کام نہیں کرتی کہ ایسے کیسے ریسٹرکشن ہو سکتے ہیں؟ ٹھیک، تو لہٰذا اس بات کے تعلق سے لوگ بہت سوال کرتے ہیں، میں نے اس کا کلیریفیکیشن پورا بہرحال سوال کے تعلق دے دیا۔ دونوں ہی چیزیں، دونوں ہی چیزیں یاد رکھی، چھونے کے معاملے میں اور دیکھنے کے معاملے میں میاں اور بیوی کمپلیٹ رائٹ ہے، کمپلیٹ حق ہے، وہ جو چاہے اس معاملے میں کر سکتے ہیں، یاد رکھیے۔ ٹھیک، اب آئیے اس معاملے میں ہم اس طرح منائی کس چیز سے ہے وہ بھی دیکھ لیں، اور افضل کب اور کہاں اور کیسے ہے، ٹھیک، وہ بھی ایک دیکھ لیتے ہیں۔ آئیے آگے بڑھیے، تو اس معاملے ہم بستری میں دوبر پیچھے سے، مطلب شرمگاہ کے پچھلے حصے میں عورت کے داخل ہونا حرام ہے، جس کو عام زبان میں کہیں گے پیخانے کی جگہ۔ ٹھیک، عورتوں کے جو شرمگاہ ہوتی ہے وہ مردوں کے مقابلے میں مختلف ہوتی ہے، اس معاملے میں کہ مرد کی شرمگاہ کا ایک ہی حصے سے پیشاب بھی نکلتا اور مری بھی نکلتا ہے، لیکن عورتیں مختلف، تو عورتوں کے پیشاب کی جگہ الگ ہوتی ہے اور شرمگاہ الگ، جہاں اولاد پیدا ہوتی ہے وہ جگہ الگ ہوتی ہے اور پیخانے کی جگہ الگ ہوتی ہے۔ تو مردوں میں دو ہی حصے ہیں جہاں سے نکلتا، عورتوں میں تین ہوتے ہیں، یاد رکھیں۔ تو یاد رکھیے، مرد کے لیے عورت کی جو ہے شرمگاہ کے علاوہ کوئی بھی عمل کرنا درست نہیں، اور بالخصوص دوبر کی تو حرمت شریعت نے اتنی سخت ثابت کی۔ مسند احمد کی روایت جو ہے، ام سلمہ رضی اللہ عنہ فرماتی ہیں، جب مہاجرین انصار کے پاس مدینہ آئے تو ان کی عورتوں سے جو ہے شادیاں رچائی، مہاجر عورتوں کو زمین پر لٹا کر یا ان کے ہاتھ کو زمین پر رکھ کر گھٹنوں کے بل ان کو کر کر جمع کرتے تھے، فائدہ اٹھاتے تھے۔ مہاجرین میں سے ایک آدمی نے انصار کی ایک عورت سے نکاح کر لیا اور ارادہ کیا کہ ویسے ہی کام کرے جیسا وہ ان کے پاس چلن تھا کرے، تو اس نے انکار کر دیا اور کہا جب تک رسول اکرم صلی اللہ علیہ وسلم پوچھ کر نہیں آؤں گی عمل نہیں کرنے دوں گی۔ اس نے کہا ٹھیک ہے جا پوچھ کر آ جا۔ وہ عورت صبح ہونے کے بعد رسول اکرم صلی اللہ علیہ وسلم کے پاس پہنچی، جب خدمت پہ پہنچی تو بڑی شرم آئی، کیسے پوچھوں کیسے پوچھوں۔ تو ام سلمہ رضی اللہ عنہا جو آپ کی عزوز بیوی تھی، ان سے کہا کہ ذرا آپ رسول اللہ سے پوچھ دیجئے نا کہ یہ عمل کیا جائز ہے۔ تو آپ صلی اللہ علیہ وسلم نے یہ آیت پڑھی جو آیت نازل ہوئی تھی سورہ بقرہ کی، میں نے پہلے لکھ دی، نساؤکم حرث لکم فاتوا حرثکم ان شئتم، تمہاری بیویاں تمہاری کھیتی ہے، جہاں سے چاہو داخل ہو جاؤ، جو ہے اور وہ آگے اللہ کے رسول نہیں مگر ایک ہی جگہ مقام پیدائش کا داخل ہو، لیکن نہیں مگر ایک ہی جگہ مقام پیدائش۔ تو اس سے پتہ چلا دبر میں داخل ہونا، پیخانے کی جگہ یا انال سیکس جس کو کہتے ہیں، شریعت میں حرام ہے، اور اتنا سخت حرام ہے کہ اس کی حرمت کے تعلق سے تین ہی حدیثیں رکھتا ہوں آپ کے سامنے۔ پہلی حدیث آپ سے فرماتے، ترمذی اور ابن حبان کی روایت، آپ نے فرمایا اور کہا اللہ تعالیٰ ایسے آدمی کی طرف نہیں دیکھیں گا یا دیکھنا گوارا نہیں کریں گا جو اپنے بیویوں سے دبر میں جمع کرتا تھا، پیخانے کی جگہ جو ہے جمع کرتا تھا، اس کے طرف دیکھنے والا نہیں، اللہ قیامت دن۔ اور اللہ کا نہیں دیکھنا مطلب اللہ کا رحم نہیں کرنا۔ دوسری روایت ابو داؤد کی روایت، آپ سے فرماتے وہ آدمی ملعون ہے، اللہ کے نزدیک لعنتی ہے، فرشتوں کے نزدیک لعنتی ہے، انسانوں کے نزدیک لعنتی ہے، فرماتے ہیں جو محاش یعنی دبر میں عورت کے داخل ہو۔ دوسری روایت۔ تیسری روایت بہت سخت ہے، آپ سن فرماتے ہیں، نسائی کی روایت، آپ نے فرمایا جس آدمی نے حائضہ عورت سے ہم بستری کی، جس آدمی نے اپنے بیوی سے دبر میں دخل کیا، اور جس آدمی نے یا عورت نے جو ہے کسی کاہن کے پاس جایا، نجومی کے پاس گیا اور اس کی بات کی تصدیق کی، ہاں یہ تو صحیح کہہ رہا ہے، اس نے اس چیز کا انکار کیا جو محمد پر نازل ہوئی ہے، مطلب وہ شریعت کا منکر ہے، وہ کافر ہے۔ اب لا علمی میں سمجھتا ہوں کتنے لوگ یہ گناہ کر چکے ہیں اپنی زندگی میں، لوگوں کو لگتا ہے یہ تو کوئی بات ہی نہیں، روٹین آف لائف ہے۔ ٹھیک، لا علمی کتنی خطرناک ہو سکتی، سمجھ رہے ہیں آپ، کہ اس نے اس چیز کا انکار کیا جو محمد پر نازل ہوئی، وہ منکر شریعت ہے، وہ اسلام کا منکر آدمی ہے جو دبر میں داخل ہوتا ہے۔ ہم کو معمولی لگتا ہے، شریعت کے نزدیک بہت سنگین جرم ہے۔ تو تو علم بہت ضروری ہے ہر معاملے میں. بہرحال ٹھیک, تو یہ تینوں روایت بہرحال اس چیز کی وضاحت کر رہی تھی کہ تحریم دبر ہیں. اب آئیے کچھ باتیں وضاحت کے طور پہ جو سوالات مجھ سے کیے گئے تھے, بیچ میں رکھتا ہوا چل رہا ہوں. میں نے کہا تھا ہر